म प्रेममा भएको हार लेखिरहेछु, म प्रेममा भएको हार लेखिरहेछु, छुटेको मायाको आधार लेखिरहेछु, म प्रेममा भएको हार लेखिरहेछु, छुटेको मायाको आधार लेखिरहेछु, मनभित्रै जलेर खरानी भएका, मनभित्रै जलेर खरानी भएका, म प्रेममा भएको हार लेखिरहेछु, छुटेको मायाको आधार लेखिरहेछु, मनभित्रै जलेर खरानी भएका यादहरू जिन्दगीका लगातार लेखिरहेछु, म प्रेममा भएको हार लेखिरहेछु, छुटेको मायाको आधार लेखिरहेछु। सेरा दुई पल बस्न पाए हुन्थ्यो, बगिरने बगिरने बगिरने आँसु सस्न पाए हुन्थ्यो, हाँसेरा दुई पल बस्न पाए हुन्थ्यो। मान्छे सपना देखेर कहिले अघाउँदो रहेनछ, कहिले थाक्दो रहेनछ पनि, बरु हरेक नयाँ दिनमा एउटा पुरानो सपनाको पर्दा उघारेर घोत्लिरहँदो रहेछ एकैछिन। वर्तमानको बर्कुले छोपेर राखेको विगतको अनुभूतिसँग लुकामारी खेल्दै रमाउँदो रहेछ मान्छे, अनि फेरि केही रहरहरू आविष्कार गर्न पुग्दो रहेछ आफैभित्र। कुनै दिन हाँसुहरूको खुसीहरूको भारी बोकेर दगुर्ने पानी परेको मान्छे कुनै दिन एकमुठी खुसीको लागि पनि मरिमेट्दो रहेछ, एक गुडको हाँसुको लागि पनि लगातार पैठे जोरी खेलिरहँदो रहेछ समयका प्रहारहरूसँग। फेरि पनि समय त्यति कमजोर कहाँ हुँदो रहेछ र। खुसीहरू बिजुली चम्किएसरी एकपटक झिलिक्क गर्छन् अनि फेरि हराउँछन् कता कता। म त्यो उज्यालो खोज्ने आँट गर्न पनि सक्दिन, बरु त्यति बेलाको गढ्याङगुडुङबाट भयभीत भएर अर्को पटक त्यो खुसी नदोरियोस् भन्ने कामना गरिरहन्छु, कारण त्यो उज्यालोको एक चिम्टी खुसीले मेरो मनमा गढ्याङगुडुङको भयानक धर्साहरू कोरेर जान्छन्, जसलाई काकी च्यापेर रमाउन सक्दिन म। धेरै पटक समयसँग जुधेको अनुभव समसँग, हरेक पटक मैले समयलाई सिर्किनी हानेर लडाउन खोजे, बाकटी हानेर पछार्न खोजे, तर उल्टै उसैले मलाई गलत ट्याएर गयो, घसिटेर गयो। म बबुरू केही पो गर्न सक्थेन, निर्लज्ज भएर उठे अनि टकटक्याई जिउको धुलो फङ्ग भएर उड्यो त्यो, अनि हावाको झोकासँगै बतासिएर हरायो एकैछिनमा। म पहिले जस्तै सकुशल देखिए, तर बाहिरबाट मात्रै, भित्र त निकै दखल परेको थियो मलाई, किनकि पकुर्नुसम्म पकुरेको थियो त्यो बलिष्ठ समयले। त्यति बेला प्रकट पङ्गिनी शिवको गजलको एक शेर सम्झे मैले, हेरिराख समयलाई मैले किन्छु एक दिन, जे छिने थियो त्यसले मेरो त्यही छिन्छु एक दिन। तिम्रा यादहरू हर रात बिथुल्न आउँछन् मलाई, चिथुर्न आउँछन् अनि चिमुट्न आउँछन्। म रहरले हो या बाध्यताले तिनै यादहरूसँग लुटपुटिँदै तिमीलाई भुल्ने चेष्टा गर्छु, हिमालमा बसेर तातोको अनुभव गर्न तम्सिए जस्तै, र त मेरा चेष्टाहरू फेरि फिक्का भइदिन्छन् अनि म एकपटक फेरि पराजित हुन पुग्छु तिम्रा यादहरूसँग। तर त्यो पराजय स्वीकार्न त्यति मुस्किल पर्दैन मलाई, जति तिमीले बाटो बदल्दा मुस्किल परेको थियो। चिच्याएर के फाइदा अर्कैसँग गएपछि, न निचोर्ने न सुमसुम्याउने घाउ बनिरहेपछि, चिच्याएर के फाइदा अर्कैसँग गएपछि, न निचोर्ने न सुमसुम्याउने घाउ बनिरहेपछि, एक लौटी नाता तोडेर के हुन्छ, मनबाटै निकाल्न नसक्ने भएपछि, मनबाटै निकाल्न नसक्ने भएपछि, तोड्दै मनाता कहाँ तोडिन्छ र, हो तोड्दै मनाता कहाँ तोडिन्छ र, हृदय मनाता कहाँ तोडिन्छ र तोडिएका नाता गास्न पाए हुन्थ्यो हाँसेर दुई पल बस्न पाए हुन्थ्यो हो मिल्ने भए त तोडिएको नाता एक फेर गाँस्न पाए पनि हुन्थ्यो उत्रिएको ठाउँमा सिउन पाए पनि हुन्थ्यो समग्रमा केही पोलहरू सुधार गर्न पाए हुन्थ्यो म त हार्ने बानी परेको मान्छे कहिले तिम्रो खुसीको लागि हारे कहिले आफ्नो इच्छाको लागि हारे कहिले नजानेर हारे अनि कहिले जाने जाने हारे फगत एक तमासले हारिरहे मलाई लाग्थ्यो एक दिन मेरा हारहरूको समीक्षा हुनेछ मलाई चिन्नेहरूले मलाई जान्नेहरूले मलाई हराइएकोमा मैले हारेकोमा दुःख मनाउ गर्नेछन् एक थान सहानुभूति दर्शाउनेछन् तर मेरो सपनाको त्यो दिन अह अझै आएन मन कहिलेकाहीँ सैती हुरी चाहिँ बेग हानेर उड्छ आफै भित्रको उकुस मुकुस्ता सर्पष्ट बनाउँछ अनि निकै अघि सुटेको एउटा विगत सम्झिएर खुप्पै दुखेसो गर्छ म जति सम्झाउन खोजु यो मनलाई अह फेटिक्कै मान्दैन म बगेर गइसकेको खोला कहाँ फर्किन्छ र भन्छु ऊ त्यो पानी बाप बनेर आकाशमा उड्छ बादलको ढिक्का बनेर पहाडमा ठोकिन्छ र फेरि पानी नै बनेर तर्किन्छ भन्दै छुट्टिएको मनको मान्छे फेरि फर्किएर आउने आशाहरू जीवितै राख्छ म समय कर्किसकेको अवगत गराउँदै आत्मसमर्पणकारी तमसुकमा उसलाई ल्याप्चे लगाउन अराउँछु तर ऊ मनोगत चिन्तनहरू अघि सार्दै मनको नाता सदैव जीवित रहने दलिल पेश गरिरहन्छ यसरी मन र मस्तिष्क बीचको तर्क वितर्क सँगै अघि बढ्दैछ जिन्दगी अघि बढ्दैछ भन्दा पनि चल्दैछ भनौँ क्यारे किनकि अघि बढेको भए त कतै न कतै त पुगिहालिन्थ्यो नि घडीको पेन्डुलम जस्तो एकै ठाउँमा कहाँ बसिरहन्थ्यो होला र त्यसैले जिन्दगी चल्दैछ मात्रै भनौँ कि जस्तो लाग्छ केही चोटहरू छन् नदेखिने गरी गढेका बेला बखतमा तिनी चोटहरू व्यक्तिगत होडबाजीमा पल्झिन्छन् असाध्य त्यही दुख्ने गरी चरक चरक चर्कन्छन् म छटपटिन्छु आलस तालस हुन्छु पिलो जस्तै निचोरी र फ्याँक्न पनि नसकिने मुखले फू फू गर्दै सुस्तरी सुमसुम्याउन पनि नसक्ने साँच्चै अजीब छ मनभित्रको चोट अजीब छ मेरो एक मनले सोच्छ चोट पाउनेले जसरी फत्र्याक फत्र्याक हुँदै छटपटाएर जिन्दगी बडो पीडापूर्ण तवरले बाँचेको हुन्छ त्यसको हेक्का हुन्छ होला त चोट दिएर जानेलाई के कुनै दिन उसलाई आफ्नो पुरानो हरकतले पोल्छ होला त साँच्चै मैले गलत गरेँ भन्ने महसुस हुन्छ होला त उसलाई के खाएर हुन्थ्यो यदि हुँदो हो त प्राश्चित्ताकै लागि भए पनि एक फेर सहानुभूतिका शब्दहरू त खसिन्थ्यो होला नि उसले फेरि अर्को मनले सोच्छ हरेक मान्छे आफूलाई दुधै दुधले नुहाएको पवित्र ठानी टोपल्छ गल्ती स्वीकार्ने बानी हुँदैन मान्छेको बरु कसै गरी पनि आफूलाई सही साबित गराउन लागि पर्छ सायद त्यसैले पनि आफ्नो नजरको निर्दोष भइरहन्छ मान्छे अरूको नजरको के मतलब उसलाई एक्लो हुँदाको त्यो दिन थाक्नु पर्दैनथ्यो आँखामा भविष्यलाई आँसु राख्नु पर्दैनथ्यो एक्लो हुँदाको त्यो दिन थाक्नु पर्दैनथ्यो आँखामा भविष्यलाई आँसु राख्नु पर्दैनथ्यो यादहरू मेटिएर मेट्न सक्ने भए कसैसँग प्रेमको भेक माग्नु पर्दैनथ्यो कसैसँग प्रेमको बेग माग्नु पर्दैनथ्यो मेट्दै मायाद कहाँ मेटिन्छ र मेट्दै मायाद कहाँ मेटिन्छ र मेट्दै मायाद मेट्दै मायाद कहाँ मेटिन्छ र मेटिएका याद साँच्न पाए हुन्थ्यो हाँसेर दुई पल बाँच्न पाए हुन्थ्यो बगिरहने साथ ना पाए हुन्थ्यो हाँसे खुशी हुने सपना देख्दा देख्दै मान्छे जिउँदै मर्छ इतिहास लेख्दा लेख्दै मान्छे एक दिन स्वयं आफू नै विलाप भएर जान्छ परेलीका आँसुहरू छेक्दा छेक्दै मान्छे कसैको सम्झनालाई मनमा अल्झाउँछ एकैछिनमा जान्छ तर त हल्का मचाउँछ आफ्नै मनलाई आफैबाट टाढा पुर्याइदिने नमेटिने याद हो यो याद बल्झाउँछ बिराएको बाटो सम्झिएको तपाईँ नयाँ भेट्दा पुरानो बिर्सिएको तपाईँ अनि कतै कतै चाहिँ बिर्सने र सम्झने कुराको अझै भ्यू नपाइसक्नु भएको तपाईँ सबै सबैलाई नमस्कार म महेश भूषाल आज पनि हुर्कँदै गरेको प्रेम र सुक्दै गरेको माया दुवैको जोड घटाउ गर्न आइपुगे सारथी नेत्र मरासिनीसँगै प्रेम गर्न पान्दै कति जन्मिरहन्छन् तर अर्कैसँग डोलीहरू अन्मिरहन्छन् याद मात्रै छोड्ने अरू सब थोक लैजाने तिनै पराईलाई पनि कसैले सम्झिरहन्छन् नमस्कार सुस्वागतम कार्यक्रम नमेटिने यादको 37 श्रृङ्खलामा तपाईँलाई स्वागत छ रेडियो देउराली अर्घाखाँचीको उत्पादन कार्यक्रम नमेटिने याद रेडियो देउराली 101 मेगाहर्जको यो स्टुडियोबाट देशका विभिन्न 38 भन्दा बढी जिल्लाहरूमा तपाईँ सुनिरहनु भएको छ कार्यक्रम हो नमेटिने याद म छु महेश भूषाल तपाईँको साथमा र मलाई प्रविधिबाट यतिखेर यो बन्द कोठाको मेरो आवाज तपाईँसम्म पुर्याउन मेरो आत्मीय मित्र नेत्र मरासिनीले साथ दिइरहनु भएको छ कार्यक्रम नमेटिने याद तपाईँ जो पहिलोपटक सुन्दै हुनुहुन्छ भने म तपाईँको लागि भन्दैछु प्रेममा आधारित कार्यक्रम हो नमेटिने याद प्रेमका विभिन्न विषयमा रहेर हामी चर्चा परिचर्चा गर्छौँ केही विचारहरू सुनाउँछौँ केही विचारहरू सुन्छौँ तपाईँको गजल र मुक्तक विधालाई समातेका छौँ साहित्यको यदि तपाईँसँग पनि गजल अथवा मुक्तकहरू छन् भने प्रत्यक्ष फोन सम्पर्कमा आएर वाचन गर्न सक्नुहुनेछ जसको लागि 077-420-381 यो नम्बर हामीले खुल्ला गरिसकेका छौँ यसै गरी www.facebook.com/deuralinamitineyadma प्राप्त भएका र पत्र मार्फत प्राप्त भएका तपाईँका साहित्यिक रचनाहरूलाई पनि हामी कार्यक्रममा स्थान दिने गर्छौँ र तपाईँ फोन सम्पर्कमा आएर साहित्यिक रचना वाचन गरिरहँदा तपाईँमध्ये उत्कृष्ट साहित्यिक रचना वाचन गर्ने एकजनालाई हामी अर्को हप्ता विजेता घोषित पनि गर्छौं र उहाँले पाउनुहुनेछ एनटिसीको रुसाई बराबरको रिचार्ज कार्ड र तपाईँले कार्यक्रम सुनिरहँदा कति साथीहरू साहित्य क्षेत्रबाट केही परे हुनुहुन्छ होला कति साहित्य प्रेमी साथीहरू फोन नलागेर हैरान हुनुभएको छ होला यस्तै समस्यालाई मध्यनजर राखी हामीले एसएमएस अनलाइनको यो व्यवस्था पनि मिलाएका छौं त्योभन्दा अगाडि म सम्झन चाहन्छु तपाईँमध्ये उत्कृष्ट साहित्यिक रचना वाचन गर्ने साथीलाई उमेश कनेक्सनको तर्फबाट एउटा रिचार्ज कार्ड प्रदान गरिनेछ जुन सन्धिखेरको छ ब्याङ्क रोडमा अवस्थित छ जहाँ डकुमेन्ट स्क्यानिङ इन्टरनेट फोन सेवा साइबरको व्यवस्था सँगसँगै तपाईँले रु 10 आफूले चाहेको रकम सिधै आफ्नो मोबाइलमा रिचार्ज गर्न र एनटिसी ग्रुप साई बराबरको रिचार्ज गर्दा रु 5 बोनससँगै डिस होमको रिचार्ज कार्ड पनि त्यहाँ पाइन्छ र त्यहाँको एउटा नयाँ सूचना पनि म वाचन गरिहाल्छु त्यहाँबाट वाइफाई सेवा सञ्चालन भइसकेको छ सुचारू भइसकेको छ त्यहाँबाट तपाईँले वाइफाई नेटवर्कमा उमेश कनेक्सन यदि भेटाउँछ भने इच्छुक महानुभावले त्यहाँ सम्पर्क गर्न सक्नुहुनेछ जहाँको प्रोभाइडर हुनुहुन्छ उमेश गैरी र तपाईँले कार्यक्रम सुनिरहँदा एसएमएस अनलाइन मार्फत पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ जसको लागि तपाईँ आफ्नो मोबाइलको म्यासेज बक्समा जानुहोस् एलआइएसटिएन लेसन टाइप गर्नुहोस् एक स्पेस हुनुहोस् अनि आफ्नो नाम र पुरा ठेगाना लेखी 98075-783-383 एसएमएस गर्नुहोस् एसएमएस गरेबापत 2 साथीले पाउनुहुनेछ एनटिसीको सही बराबरको रिचार्ज कार्ड र जसलाई सौजन्य गर्ने संस्थाहरू रहेका छन् डिभर्नासु सेन्टर जुन सन्धिखेरको छ ब्याङ्क रोड एसबीआई ब्याङ्कको ठिक अगाडि रहेको छ जहाँ पार्टी सुज स्पोर्ट्स सुज स्कुल कलेजका जुत्ता चप्पल होलसेल रूपमा पाइनुका साथसाथै अर्डर अनुसारका जुत्ता चप्पलहरू उपलब्ध गराइन्छ जहाँको प्रोप्राइटर हुन्छ कमल नेपाली र कौशिला नेपाली र त्यहाँको कन्ट्याक्ट नम्बर रहेको छ 98475-77075 त्यसै गरी अर्को संस्था रहेको छ श्रीराम अर्घाखाँची सुनचाँदी पसल जुन सन्धिखेरको नौ सुत्राबेसी पुसार पुगसँगै सटेको घरमा अवस्थित छ जहाँ आधुनिक तथा पुराना डिजाइनका गर गहनाहरू रेडिमेड अवस्थामा पाइनुका साथसाथै ग्यारेन्टीका साथ बनाइन्छ जहाँको प्रोप्राइटर हुनुहुन्छ कृष्ण एन्ड चिरञ्जीवी पन्थी र त्यहाँको कन्ट्याक्ट नम्बर रहेको छ 98472-82921 98473-96641 र 98447-40663 के गर्दै हुनुहुन्छ कुन्नी? भ्यालेन्टाइन डे कर्मश नजिकिनै गर्दा आज फेरि उही पुरानो दिनको स्मरण गराउन आइपुगे। धेरै साथीहरू त्यो दिनको पर्खाइमा पनि हुनुहुन्छ होला। तपाईँ सबै सबैलाई मेरो शुभकामना, तपाईँको मनमा उब्जिएको आशाले निराशाको नाम नपाओस् यति भन्छु तपाईँलाई। र भ्यालेन्टाइन डेको यो आगमन सँगसँगै आजको कार्यक्रममा पनि यस्तै एउटा विषय लिएर हामी आएका छौँ। हुन त त्यो दिनदेखि धेरैको प्रेम सम्बन्ध सुरुवात हुन्छ होला, तर कतै सम्बन्ध गाँसिँदा पक्कै पनि कतै कतै सम्बन्ध टुटेको हुनसक्छ। त्यसैले त्यति बेलादेखि नै आफ्नो विगत नितान्त बिर्सिन्छन्। हुनसक्छ प्रेमीहरू आफ्नो पुरानो विगत बिर्सिएर नयाँ घर बनाउने त्यो प्रयासमा लागिरहन्छन्। तर आज हामीले लिएर आएको विषय रहेको छ कि टुटिसकेको प्रेमलाई किन पुरुषहरूले भन्दा महिलाहरूले छिटो बिर्सन्छन्। यो विषयमा हामी एकैछिनपछि छलफल गर्नेछौँ। कोही हुनुहुन्छ फोन सम्पर्कमा, म उहाँसँगै कुराकानी गर्छु। हजुर नमस्कार। हेलो हेलो हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? म काठमाडौँदेखि किशोर परियार। काठमाडौँबाट किशोरजी है? हजुर भन्नु। के गर्दै हुनुहुन्छ किशोरजीले काठमाडौँबाट? जब गर्दै हुनुहुन्छ है? हजुर हो। अनि के लिएर आउनुभएको छ आजको विषयमा? हजुर के छ आजको प्रस्तुति तपाईँको? हजुर राम्रोसँग बुझिनु नि सर। के छ आजको प्रस्तुति तपाईँको? मेरो प्रस्तुति त केही पनि छैन, के हो यो नमिटिने यादहरू भन्ने कार्यक्रम दिनुभएको रहेछ, सुनाउनुभएको रहेछ हजुरले रेडियो देउरेली एक्सएस मेयरबाट सन्दर्भबाट, होइन? हजुर हजुर। त्यो भएर त्यस बारेमा थोरै जानकारी नभएको हुनाले त्यो परामर्श लिन खोजेको नि सर। ए, अबदेखि आउँदा जानकारी लिएर मात्रै आउनु होला, अहिलेलाई छुट्यौँ। नमस्ते। किशोरजी आउनुभएको थियो काठमाडौँबाट, अलिकति जानकारी लिएर मात्रै आउनुहोस्। तपाईँलाई मैले जानकारी गराउन चाहेँ। कार्यक्रम हो नमेटिने याद, प्रेमका विभिन्न विषयमा रहेर हामी चर्चा परिचर्चा गर्छौँ। तपाईँ रहनुहुन्छ करिब करिब 10 बजेसम्म हामीसँग। र आजको यो विषयमा म कुराकानी गर्न गइरहेको छु। आजको हाम्रो विषय रहेको छ टुटिसकेको प्रेमलाई किन पुरुषहरूले भन्दा महिलाहरूले छिटो बिर्सिन्छन्। अनावश्यक सपनाहरू देख्दै भावनामा इतिहास लेख्दै त्यो प्रेमलाई विवाहमा परिणत गर्ने इच्छा सबैको हुन्छ, तर कसैसँगको प्रेम एउटा एउटा तितो विगत बनेर इतिहासमा थन्किन्छ एक दिन। मेरो सर्वस्व, मेरो अस्तित्व र मेरो जिउने सहारा हो प्रेम भन्ने त्यही मान्छे पछि गएर हिजोको प्रेम एउटा नाटक थियो भन्न समेत पछि पर्दैन। एक मिनटमा शुरू भएको प्रेम केही समयमै अन्त्य भएको हामी स्वयं आफैले नै अनुभव गर्दै आइरहेका छौं। यो कुरालाई जीवित राख्दै आज म के भन्न गइरहेको छु भने, जब त्यो प्रेम अन्त्य हुन्छ अथवा सम्बन्ध टुङ्गिन्छ, तब ती प्रेम गर्ने जोडीहरू केही दिन एकदम छटपटिन्छन्। यदि साँचो प्रेम थियो भने हो, यहीँनिर हो क्यारे हामीले संयमता अपनाउनु पर्ने, किनकि प्रेमका हरेक जोखिमहरू मध्येको एउटा जोखिम यो पनि हो। थाहा हुन्न यसले कयौं वर्ष लगाएर एक एकवटा इटा थप्दै बनाएको जिन्दगीको घर भत्ता भुङ्ग पारिदिन पनि सक्छ। जब यो जोखिमबाट प्रेम गर्ने जोडीहरू पार हुन्छन्, हामी अधिकांश रिजल्ट हेरेर भन्न सक्छौं त्यो टुटिसकेको प्रेमलाई पुरुषहरूले भन्दा महिलाहरूले छिटो बिर्सन्छन्। महिला मित्रहरूलाई यो ज्ञान पक्कै पनि छ होला, त्यसैले म पुरुष मित्रहरूलाई भन्दैछु, तपाईँले कयौं वर्ष लगाएर पनि भुल्न नसकेको एउटा प्रेमको विगत तपाईँकै भूतपूर्व प्रेमिकाले केही समयमै बिर्सिन्छन्। आजसम्म नमान्नुहोस्, सत्य यही हो कि पुरुषको जिन्दगीमा भन्दा कति हो कति नयाँ सम्बन्धहरू ओहिरहन्छन् महिलाको जिन्दगीमा। केही समय ब्रेकअप अनि फेरि सुरु। टुटिसकेको प्रेमलाई किन पुरुषहरूले भन्दा महिलाहरूले छिटो बिर्सिन्छन्, यो विषय सँगै छौँ हामी। तपाईँ आउन सक्नुहुनेछ। स्टुडियोको टेलिफोन नम्बर 077-424-381 हामीले खुल्ला गरेका छौँ। कोही हुनुहुन्छ फोन सम्पर्कमा, म उहाँलाई पनि स्वागत गर्छु। हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर म ढिकुरा 5 डिबेदेखि नेपाली। ढिकुराबाट? हजुर। को बोल्नुभयो? हजुर के भन्नुभयो, नाम फेरि एकपटक भनिदिनुहोस् त। ए, खिमु नेपाली सर। खिमु नेपाली है? हजुर। के गर्दै हुनुहुन्छ ढिकुरामा खिमुजीले? ए हजुर, म अहिले हलवा पढ्दै हो। पढ्दै हुनुहुन्छ? हजुर। कहाँ कतिमा पुर्याउनु भयो आफ्नो अध्ययनलाई? क्लास 9 मा। कक्षा 9 मा है? हजुर। पढाइ राम्रै छ, राम्रोसँग पढ्नु होला, हाम्रो शुभकामना तपाईँलाई। हजुर राम्ररी भन्दा हुन्छ। के छ आजको प्रस्तुति तपाईँको? केही पनि छैन, गजल थियो। हुन्छ सुरुवात गर्नुहोस्। खिमु नेपाली आउनुभएको थियो ढिकुराबाट, उहाँसँग सम्बन्ध टुट्यो कि उहाँले काट्नुभयो खै हामीले थाहा पाउन सकेनौँ। तपाईँसँग साहित्यिक रचनाहरू छैनौँ भने कार्यक्रममा सहभागिता नहुनु होला, यो जानकारी गराउन चाहन्छु तपाईँलाई, किनकि तपाईँको आवाज हाम्रै र हामीले र हाम्रो आवाज तपाईँले नभएर लाखौँ श्रोताहरूले हाम्रो आवाज सुन्दै हुनुहुन्छ देशका विभिन्न 38 भन्दा बढी जिल्लाहरूमा। हामी आफ्नो आवाज मिसाइरहेका छौँ। एकदमै उत्कृष्ट हुनुभयो भने उमेश कनेक्सनको तर्फबाट एउटा रिचार्ज कार्ड प्रदान गरिनेछ, यो कुरा पनि जानकारी गराउन चाहन्छु तपाईँलाई। र म एसएमएस अनलाइनको रिजल्टतर्फ लाग्ने क्रम एकैछिनपछि जानेछु। त्योभन्दा अगाडि हामीलाई साहित्यिक रचना पठाउने साथी www.facebook.com/devralinamitin यादमा प्राप्त भएका साहित्यिक रचना र पत्र मार्फत प्राप्त भएका साहित्यिक रचनाहरूलाई म यहाँनिर स्थान दिन चाहन्छु। गजल पठाउने साथी हुनुहुन्छ कल्पना अधिकारी वाङ्लानु अर्का खाँची हाल सन्धिखर्क र तखले बजार लेख्नुहुन्छ। मायालुले प्रेमको बिउ अन्तै छरेको देखे, मेरो माया लत्याएर प्रेम अन्तै गरेको देखे। मायालुले प्रेमको बिउ अन्तै छरेको देखे, मेरो माया लत्याएर प्रेम अन्तै गरेको देखे। चोखो हाम्रो माया प्रेम दुई दिनको रहिसकिन, चोखो हाम्रो माया प्रेम दुई दिनको रहिसकिन। रतहलीमा भेट्थ्यौं सधैँ अचेल अन्तै झरेको देखे, मेरो माया लत्याएर प्रेम अन्तै गरेको देखे। मिठा मिठा सपनाहरू सजाउनलाई मात्रै भयो, मिठा मिठा सपनाहरू सजाउनलाई मात्रै भयो। मेरो मन मन्दिरबाट बसाई अन्तै सरेको देखे, मेरो माया लत्याएर प्रेम अन्तै गरेको देखे। हाम्रो माया अमर छ भन्ने मायालुले, हाम्रो माया अमर छ भन्ने मायालुले। परेलीमा पराएको त्यो तस्बिर भरेको देखे, मायालुले प्रेमको बिउ अन्तै सरेको देखे, मेरो माया लत्याएर प्रेम अन्तै गरेको देखे। कल्पना अधिकारी वाङ्लानु अर्घा खाँची हाल सन्धिखरको साथी। अर्को मुक्तक रहेको छ गोपाल कुमार विश्वकर्मा खनतिन नुगाली टोला अर्घा खाँचीका साथीको। मेरो मन हारेको छैन अझै म हारे पनि, सफल हुनु सधैँ तिमी जिउँदै मलाई मारे पनि। मेरो मन हारेको छैन अझै म हारे पनि, सफल हुनु सधैँ तिमी जिउँदै मलाई मारे पनि। सबै दुःख भोगिसके आँसुको के कुरा, रुँदैन कहिल्यै आँखा जति एक्लो पारे पनि। मेरो मन हारेको छैन अझै म हारे पनि, सफल हुनु सधैँ तिमी जिउँदै मलाई मारे पनि। गोपाल कुमार विश्वकर्मा खानतिन नुगाली टुलाहरूका खाँचे कोही हुनुहुन्छ फोन सम्पर्कमा, म उहाँसँगै कुराकानी गर्छु। हजुर नमस्कार। हजुर नमस्ते दाजु। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? म गुल्मी बोलेपिङदेखि केयरसिंह मगर। केयरसिंहजी गुल्मीबाट है? हजुर। कार्यक्रम सुन्दै हुनुहुन्छ केयरसिंहजी? हजुर एकदमै। के छ आजको प्रस्तुति तपाईँको? हजुर मुक्तक लिएर आएको छु। हुन्छ आशीर्वाद गर्नुहोस्। हस् शङ्का लागे यो छाती चिरेर हेर, शङ्का लागे यो छाती चिरेर हेर, छाती भित्रको मुटुमा छिरेर हेर। शङ्का लागे यो छाती चिरेर हेर, छाती भित्रको मुटुमा छिरेर हेर। मायाको परिभाषा के था तिमी जस्तोलाई, मायाको परिभाषा के था तिमी जस्तोलाई। शङ्का लागे यो छाती चिरेर हेर, छाती भित्रको मुटुमा छिरेर हेर। मायाको परिभाषा के था तिमी जस्तोलाई, सक्छ भने आलो घाउमा नुनचुक छरेर हेर। शङ्का लागे यो छाती चिरेर हेर, छाती भित्रको मुटुमा छिरेर हेर। हस्त दाजु। शङ्काले लङ्का जलाउँछ साथी, इटा इटा थप्दै बनाएको घर ढलाउँछ साथी। शङ्काले लङ्का जलाउँछ साथी, इटा थप्दै बनाएको घर ढलाउँछ साथी। नितान्त एक्लो तपाईँको मनले निष्क्रिय यादहरू जलाउँछ साथी। शङ्काले लङ्का जलाउँछ साथी, इटा थप्दै बनाएको घर ढलाउँछ साथी। केयरसिंहजी हजुर छुटिन्छौँ, फेरि फेरि पनि आउँदै गर्नु होला। नमस्ते। नमस्ते। केयरसिंहजी आउनुभएको थियो गुल्मीबाट, उहाँ पनि गइसक्नु भएको छ। अब तपाईँको पालो डायल गर्नु 077-420-381 यो नम्बर हामीले खुला गरेका छौँ। भ्रष्टाचारीलाई लुटी अब गरिब बनाउँछु, देश सेवामा मेरो पिँढी शरीक बनाउँछु। अमृत भारती टिकुरा अर्घा खाँचीका साथीको मुक्तक। भ्रष्टाचारीलाई लुटी अब गरिब बनाउँछु, देश सेवामा मेरो पिँढी शरीक बनाउँछु। फलामकै चिउरा चपाउँला मै बरू, म आफ्ना सन्तानलाई हरिप बनाउँछु। भ्रष्टाचारीलाई लुटी अब गरिब बनाउँछु, म आफ्ना सन्तानलाई हरिप बनाउँछु। अमृत भारती टिकुरा अर्घा खाँचीका साथीको मुक्तक। अर्को गजल रहेको छ पार्वता विश्वकर्मा हम्सपुर 5 लोखर खोला अर्घा खाँची लेख्नुहुन्छ। जिन्दगी हो जिउँ कि मरु दोधारमा छु, तिम्रो निम्ति म के गरौँ दोधारमा छु। जिन्दगी हो जिउँ कि मरु दोधारमा छु, तिम्रो निम्ति म के गरौँ दोधारमा छु। दिनरात तडपाउँछौ लजाएर भागी हिँड्छौ, दिनरात तडपाउँछौ लजाएर भागी हिँड्छौ। वर आउँ कि पर सरौँ दोधारमा छु, तिम्रो निम्ति म के गरौँ दोधारमा छु। कुरा सुन्छु नाना थरी याद आउँछ घरिघरि, कुरा सुन्छु नाना थरी याद आउँछ घरिघरि। छल गरौँ कि भरमा परु दोधारमा छु, वर आउँ कि पर सरौँ दोधार छु। तिम्रो साथ पाउनलाई के गर्नुपर्छ मैले, तिम्रो साथ पाउनलाई के गर्नुपर्छ मैले। फोन गरौँ कि पत्र कोरौँ दोधारमा छु, जिन्दगी यो जिउँ कि मरु दोधारमा छु, तिम्रो निम्ति म के गरौँ दोधारमा छु। पार्वती विश्वकर्मा हम्सपुर 5 लोहरकोला अर्का खाँचीको साथी कोही हुनुहुन्छ फोन सम्पर्कमा, म उहाँसँगै कुराकानी गर्छु। हजुर नमस्कार। हजुर नमस्ते। नमस्कार हजुर, को बोल्नु भयो कहाँबाट? म रञ्जित अधिकारी अर्कादेखि। रञ्जित जी अर्घाबाट है। हजुर, के गर्दै हुनुहुन्छ रञ्जित जीले अर्घामा? यतिकै बस्दै घरमै काम गर्ने। कार्यक्रम सुनिरहनु भएको छ? एकदमै। के छ तपाईँको प्रस्तुति आजको? गजल। हुन्छ, शुरुआत गर्नुहोस्। थ्याङ्क यू। कस्तो नसा लाग्यो मलाई हेर्न खोज्छु तिमीलाई, हप्ता दिनमै आठौँ दिन भेट्न खोज्छु तिमीलाई, हप्ता दिनमै आठौँ दिन भेट्न खोज्छु तिमीलाई। निर्दोष होलान् तिम्रा आँखा हेरे पनि जतिलाई, निर्दोष होलान् तिम्रा आँखा हेर्न खोज्छु हेरे पनि जतिलाई, मैले भन्दा बढी माया गर्दैनन् कोही तिमीलाई, हप्ता दिनमै आठौँ दिन भेट्न खोज्छु तिमीलाई। भगवानले बनाएको मेरो लागि तिम्रो जीवन, भगवानले बनाएको मेरो लागि तिम्रो जीवन, अरूलाई त दिँदैनौ नि पागल बनाइयो अभागीलाई, हप्ता दिनमै आठौँ दिन भेट्न खोज्छु तिमीलाई। तिम्रो इच्छा विपरीत गर्ने छैन कहिले केही, तिम्रो इच्छा विपरीत गर्ने छैन कहिले केही, यस्तो भन्दा सीमाभित्र नबाधुन् तिमीलाई। कस्तो नसा लाग्यो मलाई हेर्न खोज्छु तिमीलाई, गर्छु अब बाचा कसम सुन सत्य जीवनको, गर्छु अब बाचा कसम सुन सत्य जीवनको, तिमीले धोका दिए पनि धोका दिने छैन तिमीलाई, हप्ता दिन वै आठौँ दिन भेट्न खोज्छु तिमीलाई। बाधा आए जीवनमा रञ्जित भने सम्झे पुग्छ, बाधा आए जीवनमा रञ्जित भने सम्झे पुग्छ, त्यसैले त म भन्छु माया गर्छु तिमीलाई। कस्तो नसा लाग्यो मलाई हेर्न खोज्छु तिमीलाई, हप्ता दिन वै आठौँ दिन भेट्न खोज्छु तिमीलाई, हप्ता दिन वै आठौँ दिन भेट्न खोज्छु तिमीलाई। सोचेको जिन्दगीमा छुटेर जान्छ, एउटै हुँ भने पनि फुटेर जान्छ। सोचेको जिन्दगीमा छुटेर जान्छ, एउटै हौ भने पनि फुटेर जान्छ। जब मान्छे समयसँगै परिवर्तन भएपछि, जब मान्छे समयसँगै परिवर्तन भएपछि, जाँदा जाँदै खुसीहरू लुटेर जान्छ। सोचेको जिन्दगीमा छुटेर जान्छ, एउटै हौ भने पनि फुटेर जान्छ। रञ्जितजी हजुर, छुटिन्छौँ, फेरि पनि आउँदै गर्नु होला। नमस्ते। नमस्ते। रञ्जितजी आउनुभएको थियो अर्घाबाट, उहाँ पनि गइसक्नु भएको छ। हामी आजको कार्यक्रम नमेटिने यादसँगै छौँ। तपाईँ हुनुहुन्छ हामीसँग तपाईँसँग। हाम्रो यो सहकार्यमा उमेश कनेक्सनले हामीलाई सहयोग गरेको छ, जुन सन्धिखेरको छ, ब्याङ्क रोडमा अवस्थित छ, र त्यहाँको एउटा नयाँ सूचना, त्यहाँबाट वाइफाई सेवा सुचारू भइसकेको छ। तपाईँको नेटवर्कमा यदि उमेश कनेक्सन भेटाउँछ भने तपाईँ इच्छुक महानुभावले त्यहाँ सम्पर्क गर्न सक्नुहुनेछ वाइफाई जडान गर्नको लागि। जहाँको बाहिर हुनुहुन्छ उमेश गिरी, र आज हामी कुराकानी गरिरहेका छौँ टुटिसकेको प्रेमलाई किन पुरुषहरूले भन्दा महिलाहरूले छिटो बिर्सन्छन्, यो विषय लिएर आएका छौँ। आज हामी भ्यालेन्टाइन डे कर्मशः नजिकिने गर्दा पक्कै पनि यो विषयसँगै तपाईँ हुनुहुन्छ। एउटा प्रासङ्गिक उक्ति म यहाँनिर जोड्न चाहन्छु, पुरुषहरूले नचाहेमा प्रेम हुँदैन, जस्तो कि पुरुषहरूले मैले कसैसँग प्रेम गर्दिन भनेर उनीहरू सफल हुन्छन् र प्रेमबाट टाढा रहन सक्छन्, तर महिलाहरूले नचाहँदा नचाहँदै पनि प्रेम गर्नुपर्छ। ऊ प्रेम शब्दबाट अलग हुनै सक्दिन, किनकि महिलाहरूले त मात्र प्रेम स्वीकार गर्ने हो, एउटा न एउटाको प्रेम अवश्य स्वीकार हुन्छ, तर पुरुषहरूले त प्रेम प्रस्ताव राख्नुपर्छ, अनुमति माग्नुपर्छ, त्यसैले पनि उनीहरूलाई प्रेम सहजै प्राप्त हुँदैन। सम्बन्धहरू लाम लागेर अगाडि तिर्सिरहन्छन्, हामी मात्र त्यसको प्रयोग गरिरहन्छौँ। हामीले आजसम्म जान्दै अनि भोग्दै आइरहेको कुरा, जुनसुकै प्रेम सुरुवात गर्दा प्राय पुरुषहरूले प्रेम प्रस्ताव राख्छन्, पहिलेदेखि जे चल्यो हामीले त्यसैलाई सलुट मारिरह्यौं। यदि कोही महिलाले कुनै पुरुषलाई प्रेम प्रस्ताव राखेमा हामी त्यसलाई नकारात्मक ठान्छौं, प्रेमको दुरुपयोग भएको ठान्छौं। प्रेम गरिरहँदा विगतको प्रेमले हामीलाई यस्तो पाठ घोकायो कि प्रेम प्रस्ताव राख्ने भनेको मात्र पुरुषहरूले हो, महिलाहरूले हुँदै होइन। हो, यही सिकायो हामीलाई प्रेमले। यदि होइन भने माया गर्छु भन्ने अधिकार के पुरुषलाई मात्रै छ र? के महिलाहरूको मुटु छैन र? साथी भनेको यस्तो सारथी हो जसले सुखमा मात्र होइन पीडामा पनि सघाउने अठोट लिनुपर्छ, र कहिले मर्नु हुँदैन पनि। तर हामी भने एकतर्फी भइदियौं, सायद प्रेम प्रस्ताव राख्न पाउने अधिकार दुवैमा बराबर भइदिएको भए केही परिवर्तन हुन्थ्यो कि प्रेम? खैर छाडौँ यसो कुरा। मैले भन्न खोजेको यति हो कि यसरी सम्बन्धहरू टुट्छन्, पाँचिन्छन् र दुई दिनमै हराउँछन्, तर पुरुषहरूले भन्दा महिलाहरूले एकदम छिटो मलम लगाउँछन् त्यसमा, किनकि विगतका सम्बन्धहरू सम्झिने फुर्सद हुँदैन उनीहरूलाई, किनकि हिजो उनीहरू अर्कै संसारमा थिए त आज अर्कै संसारमा छन्। हामी आजको विषयसँगै छौँ। हामी आजको कार्यक्रम नमेटिने यादसँगै छौँ, कार्यक्रमको 37 श्रृङ्खलाको यो यात्रा गरिरहेका छौँ। यतिखेर कार्यक्रममा कोही हुनुहुन्छ फोन सम्पर्कमा? सायद अन्तिम सहभागी साथी हुनुहुन्छ, उहाँसँग म कुराकानी गर्छु। हजुर नमस्कार। हजुर दादा नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्नु भयो? सन्धिखर्कदेखि लक्ष्मी मगर। सन्धिखर्कबाट लक्ष्मीजी है? हजुर। के गर्नुहुन्छ लक्ष्मीजीले सन्धिखर्कमा? हजुर अध्ययन गर्दै हुनुहुन्छ है? हजुर। कहाँ कतिमा पुर्याउनु भयो? कक्षा 9। क्लास 9 है? हजुर। अनि के छ आजको प्रस्तुति तपाईँको? मुक्तक। हुन्छ शुरुआत गर्नुहोस्। मलाई मरे हुन्थ्यो भन्छौ अरे, मलाई मरे हुन्थ्यो भन्छौ अरे, तिमी हजार वर्ष बाँचिरहनु, तिमी हजार वर्ष बाँचिरहनु, यदि म कुनै कारण छिट्टे मरे भने, यदि म कुनै कारण छिट्टे मरे भने, खुसियालीमा रमाइरहनु, खुसियालीमा रमाइरहनु। आफू जन्मिएको त्यो खुन बिर्सिन्छ, उज्यालो हुन्छ जब जुन बिर्सिन्छ। आफू जन्मिएको त्यो खुन बिर्सिन्छ, उज्यालो हुन्छ जब जुन बिर्सिन्छ। जो रोएको छ उसलाई अझै रुवाइदिन्छ, कति छिटो मान्छेले गुण बिर्सिन्छ। आफू जन्मिएको त्यो खुन बिर्सिन्छ, उज्यालो हुन्छ जब जुन बिर्सिन्छ। नमस्कार छोडिन्छौ। लक्ष्मीजी हुनुहुन्थ्यो सन्धिखर्कबाट, उहाँ पनि गइसक्नु भएको छ। सायद तपाईँका फोन सम्पर्कहरू हामी लिन भ्याउँदैनौ। हामी कार्यक्रमको अन्त अन्तमा छौँ। करिब करिब तपाईँका साहित्यिक रचनाहरू पढ्नु छ अबको क्रममा। करिब करिब 9:50 गइसकेको छ हाम्रो स्टुडियोको घडीमा। हेरौँ कति साहित्यिक रचनाहरू पढ्न भ्याउँछु। तपाईँ धेरैका साहित्यिक रचनाहरू छन्, बाँकी साहित्यिक रचना म अर्को हप्ता पढ्ने सुनरी छाउनुहोला यदि भ्याइनछु भने। मुक्त पठाउने साथी हुनुहुन्छ विनोद घिमिरेत, हात्तीबाङ 2 अर्घा खाँसीको साथी। पिरतीमा शत्रुको बार भएछ, जितको प्रमाण हुँदाहुँदै हार भएछ। पिरतीमा शत्रुको बार भएछ, जितको प्रमाण हुँदाहुँदै हार भएछ। सोझा साझा निर्दाको अस्तित्व नै निर्मूल पार्ने यस्तो पनि पृथ्वीमा संस्कार भएछ। पिरतीमा शत्रुको बार भएछ, जितको प्रमाण हुँदाहुँदै हार भएछ। विनोद घिमिरे तातीवाङ 2 को साथी। अर्को मुक्तक रहेको छ सुनवार सङ्गी सिन्धुलीको साथी। बैगुनीलाई यस्तो गुण लगाइदिन्छु, औँसीको रातमा पनि जुन लगाइदिन्छु। बैगुनीलाई यस्तो गुण लगाइदिन्छु, औँसीको रातमा पनि जुन लगाइदिन्छु। ज्यान मार्नेहरूलाई जेल लगे जस्तै माया मार्नेहरूलाई नि कानुन लगाइदिन्छु। बैगुनीलाई यस्तो गुण लगाइदिन्छु, औँसीको रातमा पनि जुन लगाइदिन्छु। सुनवार सङ्गी सिन्धुलीको साथी। अर्को मुक्तक रहेको छ विष्णु अभिषेक काठमाडौँको साथी। ऊ धेरै पटक अभियुक्त भएको छ र हरेक पटक फेरि मुक्त भएको छ। ऊ धेरै पटक अभियुक्त भएको छ र हरेक पटक फेरि मुक्त भएको छ। अपराध गरेर के भयो र उसलाई न्यायालयकै प्रमुखमा नियुक्त भएको छ। ऊ धेरै पटक अभियुक्त भएको छ र हरेक पटक फेरि मुक्त भएको छ। विष्णु अभिषेक काठमाडौँको साथी। तपाईँका साहित्यिक रचनाहरू म यहीँनिर भेट पार्छु। बाँकी साहित्यिक रचना अर्को हप्ता पढ्नेछु। तपाईँका साहित्यिक रचनाहरू तपाईँले कति साथीहरू स्टुडियोमै आएर पनि साहित्यिक रचनाहरू दिनुभएको छ, फेसबुक पेजमा पनि साहित्यिक रचनाहरू धेरै प्राप्त भएका छन्, नरिसाउनुहोला। यो जानकारी गराउन चाहेँ तपाईँलाई। र हामी एसएमएस अनलाइनको यो रिजल्टतर्फ लाग्नुपर्ने हुन्छ। तपाईँलाई भनिरहेका छौँ मोबाइलको म्यासेज बक्समा जानुहोस्, यसलाई एसटिएन लिसन टाइप गर्नुहोस्, सेक स्पेस हुनुहोस् अनि आफ्नो नाम र पुरा ठेगाना लेखी 9875783383 एसएमएस गर्नुहोस्। एसएमएस गरे बापत 2 साथीले पाउनुहुनेछ एनटिसीको रिसाइ बराबरको रिचार्ज कार्ड। सौजन्य गर्ने संस्थाहरू रहेका छन् डेबरनासु सेन्टर जहाँको प्रोभाइडर हुनुहुन्छ कमल नेपाली र कोशिला नेपाली। त्यसै गरी अर्को संस्था रहेको छ श्रीराम अर्घाखाँसी सुनचाँदी पसल जहाँको प्रोभाइडर हुनुहुन्छ कृष्ण एन्ड चिरञ्जीवी पन्थी। र त्यहाँको कन्ट्याक्ट नम्बर रहेको छ 9741982921, 9743996640 र 9747404063। तपाईँ सुन्दै गर्नुहोस् कार्यक्रम नमिटिने याद। हामी एकैछिन बसी आउनेछौँ। तिमीले कहाँ चाह्यो र यो मान्छे मुस्कुराओ, तिम्रो त्यो जीवनमा खुसी नै खुसी छ। तिमीले कहाँ चाह्यो र यो मान्छे मुस्कुराओ, मचान छुट्टी। खुशी नै खुशी छ। पुनः स्वागत छ तपाईँलाई कार्यक्रममा। निदाइसक्नु भएकै कार्यक्रम सुनिरहनु भएको छ भने कार्यक्रमको लागि छुट्याइएको आजको कार्यक्रमको लागि छुट्याइएको 45 मिनटको यो समय हामीले पार गरिसकेका छौँ र म एसएमएस अनलाइनको विरुद्धतर्फ लाग्न चाहन्छु। आज एसएमएस अनलाइनमा जम्मा जम्मी 169 एसएमएस हामीलाई प्राप्त भएमा सबैप्रति एकदम आभारी छु। सँगसँगै बधाई छ मनिषा आचार्य गोखुङ्गा आर्ग खाँसीको साथी, अर्को साथी हुनुहुन्छ कपिल लामिछाने कैलाश नगरपालिकाको साथी, दुवैलाई बधाई। उहाँहरू गोला प्रथाद्वारा विजेता घोषित हुनुभएको छ र रिचार्ज कार्ड सौजन्य गरेको छ डिपर्ना सु सेन्टर श्रीराम अर्ग खाँसी सुनचाँदी पसल। त्यसै गरी तपाईँ मध्ये उत्कृष्ट साहित्य रचना वाचन गर्ने साथीलाई हामी अर्को हप्ता विजेता घोषित गर्नेछौँ र उहाँलाई उमेश कनेक्सनको तर्फबाट एनटिसी गुरु साहिब रावतको रिचार्ज कार्ड प्रदान गरिनेछ। जहाँको प्रोपाइटर हुनुहुन्छ उमेश गैरे र त्यहाँबाट वाइफाई सेवा सुचारू भइसकेको छ। तपाईँको वाइफाई नेटवर्कमा उमेश कनेक्सन यदि भेटाउँछ भने इच्छुक महानुभावले त्यहाँ सम्पर्क गर्न सक्नुहुनेछ। र हामी कार्यक्रमको अन्तमा छौँ। 3 दिनसम्म कार्यक्रम सुनेर बस्नुभयो तपाईँलाई धेरै धन्यवाद। कसै कसैले पहिलोपटक पो सुन्नुभयो कि कार्यक्रम, तपाईँलाई विशेष आभार। त्यसै गरी फोन सम्पर्कमा आउनुहुने तपाईँ, फोन सम्पर्कमा आउन प्रयास गर्नुहुने तपाईँ, यो हप्ता पनि तपाईँको फोन लागेन, निराश नहुनुहोस्, अर्को हप्ता तपाईँको पारो। त्यसै गरी तपाईँ रेडियो दुराली 101 मेगाहर्जको स्टुडियोमै आएर पनि साहित्यिक रचनाहरू सुन्न सक्नुहुनेछ, यो जानकारी पनि गराउन चाहे। त्यसै गरी www.facebook.com/deuraliNamitineYaad र मेरो व्यक्तिगत पेज facebook.com/maheshbhushalgazalsinger पनि तपाईँ साहित्यिक रचनाहरू पठाउन सक्नुहुनेछ। र भोलि हामी यो कार्यक्रम फेसबुकमा पनि राख्नेछौँ, तपाईँ त्यहाँबाट पनि सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। त्यसै गरी मेरो आफ्नै ब्लग www.bhushalmahesh.blogspot.com पनि कार्यक्रम नमिटिने यादका सम्पूर्ण श्रृङ्खलाहरू सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। सँगसँगै विभिन्न ब्लगहरू www.deepsansareke.blogspot.com र www.saligramake.blogspot.com पनि तपाईँ यो कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। यतिन्जेलसम्म साथ दिनुहुने सबैलाई धन्यवाद। सँगसँगै 45 मिनटको यो समय अवधिभर प्राविधिक कक्षमा रहेर मैठो साथ दिनुहुने मेरो आत्मीय मित्र नेत्र मरासिनीप्रति विशेष आभार प्रकट गर्दै प्रसिद्ध दार्शनिक एल्पियर बिलकासको यो भनाइ छोड्दै म महेश भूषाल पनि अर्को हप्तासम्मको लागि हुजुर पर्न चाहन्छु। तिमी हाँस्दा संसार हाँस्छ तर तिमी रुँदा तिमीसँग रुने कोही हुँदैन। प्रसिद्ध दार्शनिक एल्पियर बिलकासको यो भनाइसँगै जान्छु। खुसी त्यागी आँसुहरू साथ लिएर आउनेछु अर्को हप्ता मंगलबारको रात लिएर आउनेछु। नमस्कार।